मैले राख्न पाऊ माठुलो हुन्जे मेरो देश के होला हामी लडी रहे यहाँ बैरी र मौला हिमाल पहाड तराई मधेस सुन्दर शान्त बनाऊ यो देश नेपाली सबले गरौ मनन वसुदैव कुटुम्बकम् वसुदैव कुटुम्बकम् बालापनको अबोध मनले डाक्दछ हे बुद्ध तिमीलाई पौरख सुगाउने